بات زیر غور ہے وہ یہ کہ ہنگامہ ہے کیوں برپا, اس کی ٹرانسلیشن میں آواز کے اور تانوں کے ساتھ اس کے زمزموں کے ساتھ کروں گا. لیجیے غور غور سے فسمات فرمائیں. ارے گا ما با گا ما رے زارے نیسا دانی ما با دانی سا ما با دانی سا ما با دانی سا. ہنگامہ ہے کیوں برپا, ہنگامہ ہے کیوں برپا, ہنگامہ ہے کیوں برپا, ڈاکہ تو نہیں ڈالا, ڈاکہ تو نہیں ڈالا, ڈاکہ تو نہیں ڈالا, ڈاکہ تو نہیں ڈالا, ڈاکہ تو نہیں ڈالا, چوری تو نہیں کی. زلفوں میں کنگھی ہو رہی ہے, ہم निकलता है इधर रुक रुक के खिंच खिंच के हमारा दम निकलता है इलाही खैर हो उलझन पे उलझन पड़ती जाती है ना उनका हम निकलता है ना हमारा दम निकलता है हंगामा है क्यों बर्पा हंगामा है क्यों बर्पा हंगामा है क्यों बर्पा थोड़ी सी जो पीली है डाका तो नहीं डाला की है हंगामा है क्यों बरपा थोड़ी सी जो पी कहता हूँ बिस्मिल्ला कौन कहता है कि रिंदों को खुदा याद नहीं, सूरज में लगे धब्बा फितरत के करीश में है, बुत हमको कहे काफिर, बुत हमको कहे काफिर, अल्लाह की मर्जी है जो पी